एक मसला ये भी है कि हजरत माज को आपने जो हुक्म दिया था कि उनके अमीरों से ली जाएगी और उनके गरीबों को लौटाई जाएगी या दी जाएगी, तो इससे ये हुक्म भी निकलता है कि उसी शहर के लोगों में ही आपस में तकसीम कर दी जाए। लेकिन एक और रिवायत से हमें पता चलता है कि अगर सरप्लस हो, यानी वहां के गरीब कम हैं, मालदार बहुत हैं, जैसे मसलन कई ऐसी सोसाइटियां हैं वेस्ट में जो मुसलमान रहते हैं, उनको सोशल सिक्योरिटी भी मिलता है बहुत कुछ, और उनके बाज़ोकत अर्निंग बेहतर होती है, और उन्हीं के अंदर मुसलमान बाज़ आबादियों में ऐसे नहीं होते कि जिनको दी जाए, तो ऐसी सूरत में इस बात की भी दलील मिलती है कि वो दूसरी मुसलमान आबादी की तरफ लौटा दी जाए जहां ज्यादा जरूरत हो। तफ़सीर कुर्तुबी में ये बात लिखी हुई है कि अगर किसी दूसरी बस्ती के लोगों का फ़क्र फाका और अपने शहर से ज्यादा जरूरत मालूम हो तो वहां भी ज़कात का माल भेजा जा सकता है, क्योंकि मकसद सदकात देने का फुकरा की हाजत को रफा करना है। इसी वजह से हजरत माज यमन के सदकात से अक्सर कपड़े लिया करते थे ताकि फुकरा महाजरीन के लिए मदीना तैयबा भेज दें। ठीक है, यानी आपने हुक्म दिया था कि ज़कात वहां के गरीबों में ही तकसीम की जाए, लेकिन आपने जब देखा कि वहां के गरीब ले चुके हैं तो बाकी कपड़े किसको भिजवा देते थे? मदीना के महाजरीन को भिजवा देते थे कि उनके पास नहीं थी जरूरत की चीज। बाज़ोकत ये होता है कि किसी इलाके पे आफत आ जाती और वहां के लोगों को अचानक शदीद जरूरत पड़ जाती, कहीं जंगी हालत पेश आ जाती, कहीं को जलजला आ जाता, तूफान आ जाता, सैलाब आ जाता है, लोग भूखों मरने लगते, बीमारियों में मुब्तला हो जाते हैं, तो ऐसी सूरत में क्या होगा कि अपनी जरूरियात को अपने इलाके की कुछ कट डाउन करके किसी दूसरे इलाके में भी भेजा जा सकता है। फिर इसी तरह यह है कि अगर हुकूमत ज़कात ले ले तो एक इंसान अपने फर्ज से बरी जिम्मा हो जाता है। बाज़ लोगों को ये परेशानी होती है कि वो जो हमारे बैंक से पैसे ज़कात के कट जाते हैं, क्या वो ज़कात अदा होती है या नहीं, या फिर ये कि बैंक के अलग कट गए और आप अलग दोबारा दे रहे हैं, ये कभी मसला पेश आया किसी? ये बहुत आम मसला है। तो इसमें बात यह है कि जब आपकी ज़कात हुकूमत ले ले, काट ले, तो वो ज़कात अदा हो जाती, आपकी जिम्मेदारी खत्म हो जाती, आगे वो क्या करते हैं क्या नहीं ये उनसे पूछोगी। हजरत अनस से रिवायत है कि एक आदमी ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा, जब मैं ज़कात आपके कासिद को दे दूं तो क्या मैं अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के हाँ बरी जिम्मा हो गया? आपने फरमाया, हाँ, जब तूने मुझे अदा कर दिया तो तू अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम के हाँ बरी जिम्मा हो गया, तुझे उसका अजर मिलेगा, और जो इसमें नाजायज तसर्रुफ करेगा उसका गुनाह उसी पर है। इसे मुस्नद अहमद ने रिवायत किया है। अब देखें हदीस में क्या आता है, वह इस्मुहा अला मन बदलहा, देने वाला तो बरी जिम्मा हो गया, फंसा कौन, पकड़ा कौन जाएगा, जो उसमें तब्दीली करेगा। तब्दीली का क्या मतलब है? जहां वो नहीं देनी चाहिए वहां वो इस्तेमाल करेगा। ठीक है, इसी तरह अगर कोई ऑर्गेनाइजेशन वगैरह ज़कात जमा करती है तो हमारी जिम्मेदारी पूरी हो जाती, उसके बाद वो क्या करते हैं उसका हिसाब उन पर है। इनका सवाल यह है कि क्या ज़कात किसी बैतुल माल में दी जाए या इंडिविजुअली तकसीम की जाए, इकट्ठी करके फिर अपने पूरे खानदान या पूरे इलाके या किसी भी जगह पर इज्तिमाई तौर पर तकसीम करना कहीं ज्यादा बेहतर है बनिस्बत इसके कि हर शख्स अलग अलग ज़कात लेकर फिर रहा, क्योंकि इस्लाम का तरीका यही रहा है। इसमें दो फायदे होते हैं, एक तो यह है कि आप फुकरा मसाकीन की तलाश की एफर्ट से बच जाते हैं, उनकी तहकीक करने से, क्योंकि बाज लोग मुस्तहिक नहीं होते, वो बने हुए होते हैं, अब हर शख्स के बस में नहीं होता कि वो उनकी तहकीक कर सके। दूसरा यह है कि आप अगर लोगों को बांटेंगे भी तो 5 रुपए 10 रुपए इस तरह करके तो उनका बनेगा कुछ नहीं, लेकिन अगर किसी एक जगह पर जमा होती है और किसी शख्स को कारोबार लगा के दिया जाता है, कोई रेड़ी लगा के दे दी जाए, कोई जैसे आप सल्लल्लाहु अलैहि वसल्लम ने उस शख्स को रस्सी और कुल्हाड़ी दे के जंगल भेजा था, तो इस तरह के कुछ औजार वगैरह ले दिए जाए जिससे वो काम कर सके, तो ऐसी सूरत में वो ज्यादा बेहतर सूरत है, और वो एक शख्स की ज़कात से बाज़ोकत नहीं हो सकता, दो चार लोग मिलकर करें। तो मैंने देखा है कि कुछ कम्युनिटीज जो है वो अपनी ज़कात इकट्ठी करती हैं और फिर अपने ही कम्युनिटी के जरूरतमंद लोगों की मदद करती है। मसलन कीनिया में मुझे खातून मिली वो बताने लगी कि हमारी एक वर्ल्ड ऑर्गेनाइजेशन है जिसमें हम पूरी दुनिया से ज़कात एक जगह इकट्ठी करते हैं, शायद लंदन में उनका सेंट्रल ऑफिस है, और पूरी दुनिया में जो हमारी कम्युनिटी के लोग हैं उन सब के जो हमारे पास डाटा मौजूद है, और हम उन सबको ज़कात देते हैं, कुछ बच्चों को पढ़ाते हैं, कुछ और इसी तरह के काम करते हैं। तो ये भी एक अच्छा तरीका है। मतलब बेवाएं हैं, यतीम हैं, अगर इन सब का एक रिकॉर्ड मौजूद हो और फिर उसके मुताबिक उनकी ज़रूरियात पूरी की जाएं, किस लेवल के बच्चे, उन्हें क्या पढ़ना है, तो उसमें हायर एजुकेशन तक में भी खर्च किया जा सकता है। तो इस माल को ज़ाया करने की बजाय या स्कैटर करने की बजाय इसको इस तरह मैनेज करना चाहिए कि जिससे लॉन्ग टर्म फवायद हासिल हो। मुस्तहिक सैयद के बारे में भी यही आता है, आले रसूल सल्लल्लाहु अलैहि वसल्लम के बारे में, उनको ज़कात नहीं दी जा सकती, लेकिन अब इसमें इश्तिहाद किया गया है कि आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में उनको खुम्स में से मिलता था, अब ना जिहाद है, ना गनीमत है, ना खुम्स है, लिहाजा उनके ज़रूरतमंदों की ज़रूरियात अगर कोई और जरिया ना हो पूरी करने का तो माल ज़कात में से भी दिया जा सकता है। ज़कात ही के बारे में सवाल है, आप ये बताएं कि कोई ज़रूरतमंद घराना जिनके घर में कोई सरपरस्त नहीं, ना कोई आमदनी का जरिया है, क्या उनको छोटा सा घर ज़कात के पैसों से लेकर दे सकते हैं? क्यों दे सकते हैं, वजह क्या है? कोई सरपरस्त नहीं, कोई आमदनी का जरिया नहीं, तो किस में आते हैं? फकीर मिस्कीन दोनों में आते हैं, ठीक है ना। दूसरा सवाल है, क्या ज़कात के पैसों से किसी गरीब बच्ची की शादी करवा सकते हैं? अगर वो फकीर और मिस्कीन की उसमें आती है, सामान्य तायुश के लिए नहीं। किसी ने लिखा है कि अक्सर मांगने वाले कहते हैं फकीर हूँ, मिस्कीन हूँ, मोहताज हूँ, एक आप लफ्ज भूल गई, यतीम हूँ, ये भी कहते हैं, हालांकि वो खुद बुजुर्ग होते हैं। ऐसे शख्स को किस कैटेगरी में रखेंगे? ऐसे शख्स को वैसे कुछ दे दें लेकिन ज़कात में से नहीं देंगे, क्योंकि आप नहीं जानते कि उसके इस कॉल की हकीकत क्या है। देखिए, ज़कात हमारे ऊपर ऐसे ही है जैसे एक कर्ज की अदायगी, यानी ज़कात है तो फ़र्ज की अदायगी, लेकिन इट्स जस्ट लाइक कर्ज की अदायगी जो अल्लाह का कर्ज है हम पर। अगर आपसे किसी ने कुछ उधार लिया हो और वो थोड़ा थोड़ा थोड़ा करके कर्ज वापस करे तो आपको कैसा लगेगा? बिल्कुल इसी तरह अल्लाह का माल जब आप पर वाजिब हो जाता है कि बस दे डालें, तो फिर निकाल दें उसको, अपने माल के अंदर ना छोड़ें। क्यों? इसलिए कि ज़कात का माल अगर किसी माल के अंदर मिल जाता है या उसके अंदर शामिल रहता है, वो उसको भी बर्बाद कर देता है। तो जब ज़कात वाजिब हो गई, जितनी वाजिब हुई, आउट, बाहर, अब वो आपका हक नहीं कि आप अपने पास रखें उसको, ठीक है। इसलिए थोड़ा थोड़ा करके एडवांस तो दे दें अगले साल की, लेकिन पिछली जो इस वक्त आपसे जमा है वो आप फौरन दे दें। एडवांस दे दी जाए फिर भी अगर आप जमा करके इकट्ठी किसी के काम लगाएं तो ज्यादा बेहतर है, तोड़ तोड़ के तरसा तरसा के देना जो है, क्योंकि आइंदा साल का भी तो आपको नहीं पता होता ना कि आपके पास सब कुछ रहने वाला है या नहीं। असल में ये जो यतीम और मिस्कीन की डिटर्मिनेशन है, इसके लिए हर शख्स की जो हैसियत है उसको अलग तौर पर देखना पड़ेगा। किसी ने लिखा है कि आयत 60 यानी सूरत तौबा के अंदर यूं लगता है कि बहुत सारी चीजें इकट्ठी हो गई हैं, और आयत 60 जिसमें ज़कात की तकसीम की बात है, सिर्फ एक आयत भी अगर इस सूरत की सही तौर पर अमल कर ली जाए तो मुसलमान माशरे से गुर्बत खत्म हो जाए। ज़कात की तकसीम का जो कानून है सबको उसमें समेट लिया गया। وَمِنْهُمُ الَّذِينَ يُؤْذُونَ النَّبِيَّ, और उनमें से बाज लोग ऐसे हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम को अजियत देते हैं, दुख देते हैं। وَيَقُولُونَ, और वो कहते हैं, हुवा उज़ुन, वो कान है यानी कानों का कच्चा है। कुल, कह दीजिए, उज़ुनु खैरिल लकुम, कान बेहतर है तुम्हारे लिए। युमिनु बिल्लाही व युमिनु लिल मुमिनीना, वो ईमान रखता है अल्लाह पर और एतमाद करता है मोमिनों पर। व रहमतुल लिल्लज़ीना आमनु मिनकुम, और रहमत है, शफ़क़त व मोहब्बत से भरपूर है उन लोगों के लिए जो तुम में से ईमान लाए। वल्लज़ीना युऊज़ूना रसूल अल्लाह, और वो लोग जो रसूल अल्लाह को दुख देते हैं, لہم عذاب علیم، ان کے لیے دردناک عذاب ہے۔ یہاں منافقین کا دوبارہ ذکر کیا گیا ہے، پیچھے بھی بات منافقوں کے بارے میں ہو رہی تھی اور بیچ میں زکوٰۃ کی تقسیم کا قانون دیا گیا۔ اس سے اندازہ ہوتا ہے کہ اسلام میں تعلیم کو کس قدر اہمیت ہے۔ جہاد کی باتیں ہوئیں، مختلف لوگوں کے ساتھ معاملہ کرنے کی باتیں ہوئیں، اور ان میں ہی اسلام کی ایک بنیادی تعلیم پر تفصیلی بات ہوئی، اور وہ ہے صدقات کی تقسیم کا نظام، یعنی ہر حال میں سیکھنا، تنگی ہو، آسانی ہو، مشکل ہو، جنگ کے حالات ہوں یا امن کے حالات ہوں، ہر حالت میں تعلیم کا کام جاری ہے۔ جنگ احد کے بعد سود کا حکم آیا، اس پہ تبصرہ ہوتے ہوتے بیچ میں سود کی حرمت کی بات آئی، تو اس سے پتہ چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے لوگوں کو تعلیم دینے کے لیے پرامن حالات کا انتظار نہیں کیا کہ جب ہر طرف سے ماحول بہت اچھا ہو جائے گا پھر ہم پڑھنے لکھنے کا کام شروع کریں گے۔ مدینہ پر جیسے بھی حالات رہے، مسلمانوں کو حلال حرام، جائز ناجائز، اچھے برے کی تمیز پر مبنی تعلیم دی جاتی رہی۔ یہ سلسلہ ساتھ ساتھ جاری رہا، ہاں کیسے بھی حالات کیوں نہ تھے۔ اس میں ہم سب کے لیے ایک بہت بڑا سبق ہے۔ وَمِنْهُمُ الَّذِينَ يُؤْذُونَ النَّبِيَّ، اور ان میں سے کچھ لوگ ایسے ہیں جو نبی صلی اللہ علیہ وسلم کو دکھ دیتے ہیں۔ منافقین کا ذکر ہے، وہ نبی صلی اللہ علیہ وسلم کے لیے ایک لفظ بولتے تھے اپنی مجلسوں میں، اور وہ تھا اذن۔ اذن عربی میں کان کو کہتے ہیں، آپ کو کان کہتے تھے۔ اس کا کیا مطلب تھا؟ کہ آپ ہر ایک کی بات سن لیتے ہیں۔ تو اذن ایک محاورہ تھا کہ آپ صلی اللہ علیہ وسلم لوگوں کی ہر بات سن لیتے ہیں۔ دراصل وہ اپنی مجلسوں میں، یعنی منافقین اپنی مجلسوں میں آپ صلی اللہ علیہ وسلم کا، اللہ تعالیٰ کی آیات کا، احکامات کا مذاق اڑاتے تھے، اور یہ کرتے ہوئے ان کو ڈر نہیں لگتا تھا، یعنی دل کھول کے وہ اپنی مجلسوں میں اسلام کے خلاف باتیں بناتے، اور اپنے آپ کو کیا تسلی دیتے کہ یا تو ان باتوں کا آپ کو پتہ چل جائے گا یا نہیں چلے گا، اگر نہیں چلا تو کوئی مشکل ہی نہیں، ہم سب تو آپس میں ایک جیسے ہی ہیں، اور اگر پتہ چل گیا تو ہم عذر تلاش لیں گے، بہانہ کر لیں گے، اور آپ تو ہر ایک کے بہانے سن لیتے ہیں، اس لیے ہمیں فکر کی ضرورت نہیں، آپ ہماری بات بھی مان لیں گے کیونکہ آپ کی تو سب کی سن لیتے ہیں، سب کی مان جاتے ہیں۔ اور نبی صلی اللہ علیہ وسلم سب کی بات کیوں سن لیتے تھے، سب کی کیوں مان لیتے تھے؟ کیونکہ آپ خلق عظیم پر فائز تھے، بلند ترین اخلاق کے مالک تھے، آپ تمام انسانوں کی ہدایت کے لیے آئے تھے، اور یہ لوگ، یعنی یہ منافق، جانتے نہیں تھے کہ آپ کے خلاف باتیں کر کے، آپ کو اذیتیں دے کر یہ اپنا کتنا بڑا نقصان کر رہے ہیں، کیونکہ یہ ناسمجھ لوگ تھے، اس لیے اس طرح کی تاویل نے ان کو مطمئن کر دیا تھا۔ لیکن اس آیت کے اگلے ہی حصے میں اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کے بارے میں کیا فرماتے ہیں کہ کل اذن خیر لکم، آپ کا ایسا ہونا تمہارے ہی حق میں بہتر ہے، ورنہ آپ حقیقت پہچانتے ہیں، آپ انتہائی سمجھدار انسان ہیں۔ اور اس کی دلیل کیا ہے کہ آپ سمجھدار ہیں؟ یؤمن باللہ ویؤمن للمؤمنین، وہ اللہ پر ایمان رکھتے ہیں اور مومنوں پر اعتماد کرتے ہیں۔ کیا مطلب ہے اس کا؟ یعنی تمہارے اس مذاق اور اس بیہودہ کلامی کی وجہ سے وہ پریشان نہیں ہوتے، کیونکہ ان کا اعتماد اللہ کی ذات پر ہے، اور دوسرا یہ کہ وہ مومنوں پر اعتماد کرتے ہیں، بات صرف اسی کی مانتے ہیں، اسی کی سنتے ہیں، اسی پر یقین کرتے ہیں جو حقیقت میں ایمان والا ہوتا ہے۔ منافقوں کی سن تو لیتے ہیں، ان پر اعتماد نہیں کرتے، صرف مومنوں پر اعتماد کرتے ہیں۔ اس لیے تمہارا یہ خیال कि वो हर एक की सुन लेते हैं और हमारी बात भी सुन के मान जाएंगे, तो ये तुम्हारी गलत फहमी है। वो वक्ती तौर पर खामोशी इख्तियार करते हैं अपने अखलाक करीमा की वजह से। क्या आया समझ? पहला सवाल है मेरा, मुनाफिकीन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए ये लफ्ज क्यों इस्तेमाल करते थे, क्यों कहते थे हुआ उज़ुन, इसकी क्या वजह थी? अंदर से हल्का सा डर आता था ना जब उनको, कि कहीं आपको पता ना चल जाए, और फिर अपने आप को क्या तसल्ली देते, या तो ये बातें आपको पहुंचेंगी नहीं, और अगर पहुंच गई आपको तो हम जाके झूठा बहाना कर देंगे और आप हमारी भी मान लेंगे, इसलिए हमारी सफाई हो जाएगी वहां, हम पे एतमाद बहाल हो जाएगा, इसलिए फिक्र की जरूरत नहीं। यानी आपकी नरमी से वो नाजायज फायदा उठा रहे थे, आपकी नरम मिजाजी से नाजायज फायदा उठाकर वो गुमराही में और आगे बढ़ते चले जा रहे थे, और ये दरअसल उन्हीं की हमाकत थी। वो खुशफहमी में मुबतला थे कि आप सल्लल्लाहु अलैहि वसल्लम तक अगर बात पहुंची और हमने जाकर झूठ मूठ बहाना कर दिया तो आपने मान जाना है और हमारा कुछ नहीं बिगड़ना। लेकिन हकीकत में आप ऐसे नहीं थे कि कानों के कच्चे हों। आपकी जिस सिफत की वजह से उन्हें ये गलत फहमी हुई थी वो दरअसल क्या थी? आपकी बुलंद अखलाकी, अजमत, तहम्मुल, हिल्म, बुर्दबारी, एराज, बर्दाश्त, और फिर कुल उज़ुन खैरिल लकुम, अगर वो तुम्हारी बातें न सुने तो तुम मुसीबत में पड़ जाओ, ये तुम्हारे ही हक में बेहतर है। लेकिन याद रखो, वो ये सब कुछ इसलिए सुन लेते हैं कि उनका एतमाद अल्लाह पर है, कि तुम्हारा मजाक उड़ाना और फिर आके झूठे बहाने बनाना उनको कोई नुकसान नहीं दे सकता। क्योंकि मजाक उड़ाने वाले की नफसियात क्या होती है? कि जिसका उड़ाया जा रहा है उसको कोई नुकसान पहुंचाया जाए। वो आके तुम्हें धोखा देते हैं, तुम्हारे धोखे देने से उनको नुकसान नहीं होता, खुद वो नुकसान तुम पर पलटता है। युखादिउन अल्लाह वल्लज़ीन आमनु वमा यखदउन इल्ला अनफुसहुम वमा यशुरून, वो तो अल्लाह पर ईमान रखते हैं और मोमिनों पर एतमाद करते हैं, तुम जैसे झूठों पर उनका एतमाद नहीं, लेकिन वो जाहिर नहीं करते। लेकिन सोचने की बात है कि आप सल्लल्लाहु अलैहि वसल्लम अपने सहाबा से क्या सुनना चाहते थे, किस चीज के सुनने की तवक्को रखते थे? किसी अच्छी खबर की। और हर शख्स क्या चाहता है कि उसको आकर क्या बताया जाए? आप अपने बारे में सोचिए कि आप क्या चाहते हैं कि आपके कान कैसी खबरें सुना करें? अच्छी खबरें, खैर की खबर, खुशी की खबर, नेकी और भलाई की खबर। तो आप सल्लल्लाहु अलैहि वसल्लम को इस बात से कोई दिलचस्पी न थी कि वो ये जानते कि मुनाफिकीन क्या साजिशें कर रहे हैं, और आप उनके सुनने के लिए अपने कान खुले नहीं रखे हुए थे, बल्कि आप मोमिनों से उनकी जान से बढ़कर शफीक और रहीम थे। उन पर गुजरने वाली कैफियत और हालात का आपको उनके गुफ्तगू से ही अंदाजा होता था, इसलिए आपका तरीका ये था कि कोई भी दुखी, तकलीफ में मुबतला, परेशान हाल शख्स जब अपना दुख लेकर आपके पास आता तो आप उसको सुन लिया करते थे। आप देखें कि दो किरदार अपने सामने लाइए। एक किरदार वो है कि जो किसी की बात सुनना नहीं चाहता, वो किसी से कुछ भी सुनना नहीं चाहता, कोई अपना दुख सुनाना चाहे, गम सुनाना चाहे, कुछ भी, तो वो सुनने को तैयार नहीं। और एक दूसरा शख्स जो है वो दूसरों की दुख तकलीफ को बांटता है या सुनता है। तो इनमें से ज्यादा रहीम और शफीक कौन सा किरदार होगा? जाहिर है जो दूसरों के साथ हमदर्दी कर सके, और हमदर्दी आप उसी वक्त कर सकते हैं जब आप किसी का दुख सुने। तो इसी सेंस में कहा गया है कि कुल उज़ुनु खैरिल लकुम, आप सहाबा की बात सुन लेते हैं तो ये कोई गलत बात नहीं, ये तुम्हारे ही हक में बेहतर है। अगर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम इस तरह की शख्सियत के हामिल होते कि कोई उन्हें अप्रोच ना कर सकता, कोई उनको अपनी कोई बात ना बता सकता, कोई उन तक कोई मसला ना पहुंचा सकता, لوگ آپ سے خوف زدہ رہتے، لوگ آپ سے دور رہتے، تو کیا آپ لوگوں کی اصلاح اور تربیت کا کام کر سکتے تھے؟ نہیں کر سکتے تھے۔ ٹھیک ہے، بسا اوقات یہ چیز بہت تکلیف دہ ہوتی ہے کہ مختلف طرح کی باتیں انسان کو پریشان کرتی ہیں، کیونکہ عموماً لوگوں کی باتوں میں بھلائی کی بات کم ہی ہوتی ہے اور دکھوں اور تکلیفوں کی باتیں زیادہ ہوتی ہیں۔ اور پھر ایک ایسا شخص جو سچے دل سے لوگوں کا خیرخواہ اور ہمدرد ہو، تو ہر شخص اپنا غم اس پہ ڈال کے خود کو اس غم سے نجات دلانا چاہتا ہے۔ تو ایسے میں پھر ایک دائی کی زندگی خاصی مزریبل بھی ہو جاتی ہے، لیکن وہ یہ دکھ کیوں اٹھاتا ہے؟ لوگوں کی تلخ تن ناخوشگوار باتیں سن کر، کہ اسے نمبر ایک ان کی اصلاح کرنی ہے اور نمبر دو ان کا غم بانٹنا ہے۔ فرمایا یؤمن باللہ، وہ اللہ پر ایمان رکھتا ہے۔ یہ کیوں کہا گیا اس موقع پر؟ یعنی لوگوں کی باتیں سن کر وہ اللہ پر بھروسہ کرتا ہے، اللہ پر توکل کرتا ہے۔ وَيُؤْمِنُ لِلْمُؤْمِنِينَ، اور مومنوں کے لیے ایمان رکھتا ہے، یعنی اعتماد رکھتا ہے۔ یؤمنو کے بعد ایک دفعہ دے آیا ہے اور ایک دفعہ لے آیا ہے، تو اس طرح ایمان کے دونوں معنی فرق ہو گئے۔ یؤمنو باللہ، اللہ پر ایمان لانا، اور اس ایمان میں پھر اس پر اعتماد بھی شامل ہے۔ اور یؤمنو للمؤمنین، مومنوں پر ایمان لانا مراد نہیں ہے یہاں، مومنوں پر اعتماد کرنا مراد ہے۔ یعنی ایمان کے ساتھ جب صلہ لام آتا ہے تو اعتماد کا معنی ہو جاتا ہے، پھر وہ عام ایمان کے معنی میں نہیں ہوتا جیسے یؤمنوں کا ہم ترجمہ ایمان لانا کرتے ہیں۔ ورحمت للذین آمنوا منکم، اور ان لوگوں کے لیے باعث رحمت ہے جو تم میں سے ایمان لائے ہیں۔ والذین یؤذون رسول اللہ، اور وہ لوگ جو اللہ کے رسول صلی اللہ علیہ وسلم کو دکھ دیتے ہیں، اذیت دیتے ہیں، تکلیف پہنچاتے ہیں، کس طرح؟ اپنی باتوں کے ذریعے، اپنے کسی رویے کے ذریعے۔ لہم عذاب علیم، ان کے لیے دردناک عذاب ہے۔ کیوں کیوں دردناک عذاب؟ آج صلی اللہ علیہ وسلم چونکہ لوگوں کے خیرخواہ تھے، وہ لوگوں کی بھلائی کا کام کر رہے تھے، ایسا شخص جو لوگوں کو جہنم کی آگ سے بچا رہا ہے، پکڑ پکڑ کے کھینچ رہا ہے، جیسے آپ صلی اللہ علیہ وسلم نے اپنے بارے میں فرمایا کہ میں تم کو کمر سے پکڑ پکڑ کے کھینچ رہا ہوں اور تم وہ کے پروانوں کی طرح آگ میں ہی گرے جا رہے ہو، اور کسی کے خلاف کوئی بغض نہیں، کوئی حسد نہیں، کوئی برے جذبات نہیں، وہ اپنی زندگی کو، اپنے آرام کو، اپنے سکون کو، اپنی ہر چیز کو قربان کیے ہوئے ہے لوگوں کے آرام کی خاطر، تو اس ہستی کو دکھ پہنچانا، تکلیف دینا، اذیت دینا کسی عام انسان کو دکھ پہنچانے سے کہیں زیادہ نقصان دہ ہے۔ کیوں؟ اس لیے کہ اس طرح ان کی ذمہ داریوں کی ادائیگی میں اور ان کے کاموں کو پورا کرنے میں ایک رکاوٹ آتی ہے۔ پھر ایک وجہ یہ کہ آپ صلی اللہ علیہ وسلم اللہ کے محبوب تھے، تو جو شخص اللہ سے محبت رکھتا ہو، اسے لازماً ہر اس چیز سے محبت ہوگی جس سے اللہ تعالی محبت رکھتا ہے۔ اگر لوگ آپ کو اذیت دیتے تو آپ کو دکھ دینا کیا ہے؟ اللہ تعالیٰ کو ناراض کرنا۔ جیسے ایک اور حدیث میں آتا ہے، حدیث قدسی میں، کہ من عادا لی ولیا فقد آزمتہ بالحرب، جس نے میرے کسی دوست سے دشمنی کی تو میں اس کے خلاف اعلان جنگ کرتا ہوں۔ اس وجہ سے جو لوگ رسول اللہ کو دکھ دیتے تھے، ان کے لیے دردناک عذاب کی بشارت دی گئی۔ یحلفون باللہ لکم لیردوکم، وہ اللہ کی قسمیں کھاتے ہیں تمہارے لیے تاکہ تم کو راضی کر دیں۔ واللہ ورسولہ احق ان یردوہ، حالانکہ اللہ اور اس کا رسول زیادہ حقدار ہیں کہ اس کو راضی کیا جائے۔ ان کانوا مؤمنین، اگر وہ مومن ہیں۔ یہ منافقین جب اپنی خاص مجلسوں میں بیٹھ کر اسلام کو اور اسلام والوں کا مذاق اڑاتے تھے تو ظاہر ہے کہ ایسا جرم کرنے پر ان کے اندر ایک خاص قسم کی گلٹ ہوتی ہوگی، تو اپنی اس گلٹ کو مٹانے کے لیے، اور پھر جیسا کہ پہلے بھی میں نے عرض کیا کہ یہ باتیں آپ صلی اللہ علیہ وسلم تک اور صحابہ تک کسی نہ کسی طرح پہنچ ہی جاتی، انہی کے اندر سے کوئی نہ کوئی شخص آ کے بتا بھی دیتا، تو ایسی صورت میں ان کو جب یہ فکر پڑتی کہ ہمارا راز کھل گیا تو اس وجہ سے بھی وہ آپ کے پاس آ کر، صحابہ کے پاس آ کر قسمیں کھا کر یقین دلاتے کہ ہم تمہارے بڑے خیر خواہ ہیں. ایک اور وجہ یہ بھی تھی کہ مسلمان مدینہ میں آ کر ایک مضبوط قوم کی حیثیت سے ابھرے تھے، منافقین کم تھے، تعداد میں بھی کم تھے اور اپنی ایمانی حیثیت کے اعتبار سے بھی کمزور تھے، لہذا ان کا فائدہ اسی میں تھا کہ مسلمانوں کو خود سے راضی رکھیں، مسلمانوں کو ناراض کرنے میں ان کا نقصان تھا، اس لیے وہ اپنی مجلسوں میں آپ کے خلاف بھڑاس بھی نکالتے اور پھر آپ کی مجلس میں آ کر قسمیں بھی کھاتے کہ ہم آپ کے ساتھ ہیں. فرمایا واللہ ورسولہ احق ان یردو، حالانکہ اللہ اور اس کا رسول زیادہ حقدار ہیں کہ ان کو راضی کیا جائے. آپ دیکھیں کہ منافق کی دینداری انسانوں کے ڈر سے ہوتی ہے. وہ کس وقت دیندار بنتا ہے؟ جب وہ دین والوں کو دیکھتا ہے. اور کہاں اس کا دین ٹھکانے لگ جاتا ہے؟ جب وہ بے دین لوگوں کے بیچ میں ہوتا ہے. وہ اپنوں میں انہی جیسا اور مسلمانوں کے بیچ میں مسلمانوں جیسا. اس کے بارے میں پیچھے آپ پہلے پارے میں پڑھ چکے ہیں کیا؟ وَإِذَا خَلَوْا إِلَىٰ شَيَاطِينِهِمْ قَالُوا إِنَّا مَعَكُمْ إِنَّمَا نَحْنُ مُسْتَهْزِئُونَ. تو وہ اپنی مجلسوں میں بیٹھ کر مسلمانوں کا دین کا مذاق اڑاتے اور ان کے سامنے آ کے جھوٹی قسمیں کھاتے. ان کی دینداری اللہ کے ڈر یا تقویٰ پر مبنی نہ تھی بلکہ اس کے برعکس لوگوں کے ڈر پر مبنی تھی. منافق لوگ صرف انسانوں کے دباؤ یا انسانوں کے انفلوئنس کی وجہ سے اچھے بنتے ہیں، حالانکہ اللہ کا ڈر ہی وہ چیز ہے جو انسان کو صحیح راستے پر قائم رکھ سکتا ہے. تو جو لوگ مصلحتوں میں مبتلا ہوتے ہیں اور اپنے دنیاوی مفادات دیکھ رہے ہوتے ہیں، ان کو پھر ہر چیز اپنے مفادات کے تابع کرنی پڑتی، وہ پھر سچائی کے تابع نہیں ہو سکتے. فرمایا کہ ان کا ایمان ان سے یہ تقاضا کرتا ہے، کیا؟ کہ یہ اللہ کو راضی کر لیں بندوں کو راضی کرنے کی بجائے، بندوں کے سامنے جھوٹی قسمیں کھانے کی بجائے ایسا طریقہ اختیار کریں کہ اللہ ان سے راضی ہو جائے. الم یعلمو، کیا وہ جانتے نہیں ہیں؟ کیا بات نہیں جانتے؟ انہو، کہ بے شک وہ، من یحادد اللہ ورسولہ، جو بھی کوئی مخالفت کرتا ہے اللہ اور اس کے رسول کی، فَأَنَّ لَهُ نَارَ جَهَنَّمْ، تو اس کے لیے جہنم کی آگ ہے. یحادد کا لفظ جو ہے ہے دال دال سے ہے، حد. حد کس کو کہتے ہیں؟ ہر چیز کی انتہا، تیزی. اور محادہ ہوتا ہے کسی کے مقابل میں دشمن بن کے اٹھنا، اور دشمن بھی حد کر دیتا ہے نا، حدوں کو چھو لیتا ہے یا کراس کر جاتا ہے. فرمایا کہ جو کوئی اللہ اور اس کے رسول کی مخالفت کرے گا، ان کے مقابلے میں دشمن بن کے اٹھے گا، اپنی لمٹس کراس کرے گا، حدیں توڑے گا، تو اس کا انجام کیا ہوگا؟ اس کے لیے تو پھر جہنم کی آگ ہی کافی ہے، خالدا فیہا، جس میں وہ ہمیشہ رہے گا۔ ذالک الخزی العظیم، یہ بہت بڑی رسوائی ہے، یہ بہت بڑی ذلت کی بات ہے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین، سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔